प्लम्बर पेन्टरको व्यवस्थाका साथै एसएल पेट्सको आधिकारिक विक्रेता रहेको जानकारी गराइन्छ। एटिच्युड मल्टिलर्निङ एकाडेमी म्याथ साइन्स र टेस्ट नदी पाँच विषयमा मात्र एसएलसी र प्लस टू गर्न पाइने, साथै इङ्ग्लिस जापानिज कोरियन भाषा एवं कम्प्युटरको सम्पूर्ण कोर्स पढाइ हुने एटिच्युड मल्टिलर्निङ एकाडेमी खैरानी चार पर्सा नारायणी डेभलपमेन्ट ब्याङ्कको माथि, मोबाइल 9845146174। नमस्कार, अर्पण सबैका लागि सधैँका लागि रेडियो अर्पण 104.5 मेगाहर्ज सँगै इन्टरनेट अनलाइनमा www.radioarpan.com.np मार्फत संसारभरिकै साथ सुनिरहनु भएको अपराह्न 4 बजेको अर्पण खबरमा स्वागत छ। म ध्रुवराज खनाल। खबर विस्तारमा, प्रधानमन्त्री सुशील कोइराला जेठ 12 गते भारत जानुहुने भएको छ। मन्त्री परिषदको बैठकले प्रधानमन्त्री कोइराला भारतीय नयाँ प्रधानमन्त्री नरेन्द्र मोदीको शपथ ग्रहण समारोहमा सहभागी हुन भारत जाने निर्णय गरेको हो। मोदीले जेठ 12 गते भारतीय प्रधानमन्त्रीको शपथ लिने कार्यक्रम छ। प्रधानमन्त्री भएपछि पहिलोपटक भारत भ्रमणमा रहँदा कोइरालाले द्विपक्षीय भेटवार्ता पनि गर्ने कार्यक्रम रहेको सरकारका प्रवक्ता सूचना तथा सञ्चार मन्त्री डाक्टर मेनेन्द्र रिजाले जानकारी दिनुभयो। मन्त्री परिषद बैठकले सचिवहरू सुरेश मान श्रेष्ठलाई सहकारी तथा गरिबी निवारण मन्त्रालयमा, भोला शिवाकोटीलाई श्रम मन्त्रालयमा र मधु रेग्मीलाई निर्वाचन आयोगमा पदस्थापन गर्ने निर्णय गरेको संचार मन्त्री रिजालले जानकारी दिनुभयो। एकीकृत नेकपा माओवादीको केन्द्रीय समितिको बैठक भोलि फेरि बस्ने गरी स्थगित भएको छ। आजको बैठकमा थपिएका डाक्टर बाबुराम भट्टराई सहितका नयाँ केन्द्रीय सदस्यहरूलाई अध्यक्ष प्रचण्डले पद तथा गोपनीयताको शपथ ग्रहण गराउनु भएको थियो। बैठकमा अध्यक्ष प्रचण्डले नेता बाबुराम भट्टराईले राखेको धारणा सही भएको बताउँदै पार्टी पुरानै ढङ्गले सञ्चालन गर्ने विषयमा विगतदेखि नै छलफल र बहस भएको र यसको खाँचो पनि रहेको बताउनुभयो। बैठकलाई सम्बोधन गर्दै नेता भट्टराईले पार्टीभित्र स्वार्थ स्वस्थ मैत्रीपूर्ण ढङ्गले दुई लाइन सङ्घर्ष व्यवस्थित होस् र पार्टी क्रान्तिकारी नयाँ शक्तिको रूपमा विकास होस् भन्ने मेरो आशय भएको बताउँदै योभन्दा बाहिर नयाँ शक्तिको खोजी गर्ने भन्ने मेरो आशय नभएको बताएको बैठक पश्चात प्रवक्ता दिनना शर्माले जानकारी दिनुभयो। राष्ट्रिय मानवाधिकार आयोगले काठमाडौँको कालीमाटीमा आमा घर सञ्चालन गर्ने दिल सुभाष श्रेष्ठले कानून र ऐन परित दण्डनीय काम गरेको पाइएको बताएको छ। पत्रकार सम्मेलन गरी आयोगले श्रेष्ठले सञ्चालन गरेको आमा घरमा बाल बालिका र वृद्धहरू राख्दा थुप्रै कमजोरी रहेको पाइएको जनाएको हो। आयोगले गरेको अनुगमन र अनुसन्धानले आमा घरले बाल बालिकालाई राख्ने क्रममा मापदण्ड पुरा नगरेको र कतिपय कानून उल्लङ्घन गर्ने काम पनि गरेको भेटिएको हो। आमा घरले बाल बालिका राख्ने अनुमति नलिएको, सबै बाल बालिकालाई क्रिस्चियन धर्मको मात्र प्रार्थना गर्न लगाएको, सरसफाई र पोषणयुक्त खाना तथा स्याहार सुसार र स्वास्थ्यमा ध्यान नदिएको, बाल बालिका र वृद्धहरूको आधारभूत जानकारी र अभिलेख समेत नभएको पाइएको आयोगका निमित्त सचिव वेद प्रकाश भट्टराईले जानकारी दिनुभयो। आचरण विपरीत काम गर्ने 4 अधिकृत सहित 35 जना प्रहरीलाई जिल्ला प्रहरी कार्यालय चितवनले विभागीय कारवाही गरेको छ। गत 9 महिनाको अवधिमा प्रहरी चौकीदेखि जिल्ला प्रहरी कार्यालयसम्मका मातहतमा रहेर काम गर्ने प्रहरी कारवाहीमा परेका हुन्। जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख प्रहरी प्रेक्षक प्रद्युम्न कार्कीले प्रहरी आचरण र अनुशासन भन्दा रहेर बाहिर रहेर काम गरेकाले उनीहरूलाई विभागीय कारवाही गरिएको जानकारी दिनुभयो। चिनको सिन्जियानको राजधानी उरुमसीमा गराइएको बम हमलामा 31 जनाको मृत्यु भएको छ भने 90 जना घाइते भएका छन्। बजारमा किनमेल गरिरहेका माथि लक्षित गरी दुईवटा गाडी भिडमा ठोकाइएको चिनिया सञ्चार संस्था सिन्हुवाले जनाएको छ। सो क्षेत्रमा यस्ता हिंसाका घटना लगातार भइरहेका छन्। पछिल्लो हिंसामा परि 3 जनाको मृत्यु भएको थियो भने कैयौं घाइते भएका थिए। र इन्डियन प्रिमियर लिग आइपिएल क्रिकेट अन्तर्गत आजको पहिलो खेलमा कोलकाता नाइट राइडर्स र रोयल च्यालेन्जर्स बेङ्गलोर बीच प्रतिस्पर्धा हुँदैछ। अहिले केही बेरपछि सुरु हुने खेलमा बेङ्गलोरले टस जितेर फिल्डिङ रोजेपछि कोलकाताले ब्याटिङ गर्दैछ। चौथो स्थानमा रहेको कोलकाताको 14 तथा छैटौँ स्थानमा रहेको बेङ्गलोरको 10 अङ्क छ। आजको खेल जित्ने टोली एक स्थानमाथि उक्लनेछ। यस्तै बेलुका 8:15 हुने दोस्रो खेलमा 7 स्थानमा रहेको सनराइजर्स हैदराबादले दोस्रो स्थानको चेन्नई सुपर किङ्सको सामना गर्नेछ। हवस् त, प्राण 7 बजेको अर्पण खबर सकियो। ध्रुवरा आज्ञा चाहन्छु। नमस्कार। यस अर्पण खबरको साथमा जय गलेसो रियल इस्टेट एन्ड हाउसिङ प्रणालीद्वारा निर्मित कपुर कोलोनी चैनपुर 3 चितवन पूर्व पश्चिम राजमार्ग अन्तर्गत चैनपुर चोकबाट 1200 मिटर उत्तर तर्फ कङ्काली कोट जाने बाटोमा रहेको 4 बिघा क्षेत्रफलमा फैलिएको प्रत्येक मोहडाको अगाडि 2 कपुर प्लान्ट भएको आकर्षक घडेरीहरू अब तपाईँको रोजाई अनुसार फाइनान्सको सुविधामा पनि उपलब्ध गराइनेछ। विकासका पूर्वाधारहरू खाने पानी, पिच बाटो, बिजुली, संचार, यातायात लगायत अन्य सुविधा सम्पन्न घडेरी खरिद गरी ढुक्क हुनुहोस्। सम्पर्क